बात तो सही है, लेकिन कोर्ट में क्या है कंडम सिर्फ स्पर्म को फेस करता है, गर्मी का सुने होती है। चलो नहीं, ये सब प्रैक्टिकल नहीं है, वो तो हमें पता है। वही कांच, वही कांच, कांच कांच कांच या कांच इंडियन के बारे में। ओ कांच, यू सी कांच, व्हेन एनिमल इज sitting, yeah, so sometimes the private part is come out, you can see also, yeah, or you also sometimes it's very very hard shit when you're sitting, just a little bit skin from inside come out because you are forcing, so that part is called kanch. Understand? In the no, for example, it's example, for example, this is the private part of animal, so when animal forcing to shit, it's gonna open and you can see this part also, huh? See this part, you can see also. You see, no, you see cow, you see cow how shit, how pee, so sometime you can see, yeah, yeah, you खड़ा होना चाहिए। हाँ, यहाँ भी खैर लगाइए कि मैं खड़ा होना चाहिए। चलो यहाँ भी तस्करी कर लेते हैं। यहाँ तीन बातें हैं, मर्द का उजू तनासुर खड़ा है, मुराद मुर्दा मुर्दा औरत। मर्द और औरत के उजू सांस के दरमियान कोई चीज है नहीं है, है? मस्त है, मस्त है, मस्त है, मस्त है ना, ला ला तल निथादा इसको मस्त है। मुराद मर्द और औरत के, तो पहली बात तो यहाँ कहा गया मर्द का उजू तनासुर खड़ा है, मुंतसब है, और मर्द और औरत के उजू सांस के दरमियान कोई चीज हाइल नहीं है, ये दूसरी बात है। तीसरी बात, मर्द उस तरह शर्मगाह से मस कर रहा है, छू रहा है, ये अगला मरहला जिमा का है, अगला मरहला जिमा का है, यानी इस तरह इतना चला गया कि उसके बाद अगर और जाएगा तो वो जिमा हो जाएगा, यानी सेक्स हो जाएगा, समझ आई बात, इससे ज़्यादा। हाँ, जिमा तो है, तो समझ आई, यानी थोड़ा थोड़ा, यानी इतना थोड़ा थोड़ा सा गया या थोड़ा सा छुआ, अगर उससे थोड़ा और जाएगा तो यानी सेक्स का माना हो जाएगा। इसका मरहला जिमा का अगला मरहला, यानी अगला स्टेप जिमा हो जाएगा, ऐसी सूरत अपना मन शायद आगे आएगा। ऐसी सूरत में आमतौर पर जब मर्द का उजू सकरता है तो उससे मजी खारिज हो जाती है, इसलिए ऐसा करने को भी मजी निकलने के दर्जे में रख कर तोड़ने का हुक्म लगा दिया गया, जिस तरह गहरी नींद को हुआ गहरी नींद को हवा निकलने के दर्जे में रख। हाँ, ये जो अमल तोड़ने का अमल है, नॉर्मल आदमी ऐसा करता है तो मजी निकल ही जाती है, वो जो मजी से पहले है, वो जो पतला पानी है तो वो निकल ही जाती है, तो ऐसे जैसे नींद में भी अगर सोएंगे तो ऐसा यकीन नहीं है कि हवा निकल ही जाती है, लेकिन शक की वजह से कि कभी निकल जाते कभी निकल जाते, तो इस इस्तेमाल से वजू टूट जाता है, तो वो हुक्म लगाए। तो यहाँ भी यहाँ इसलिए हुक्म लगाया, अगर मजी निकले ना निकले, लेकिन आमतौर पर निकल जाती है, ऐसे ना कर दिया। शायद वो उसके बाद वो वदी है, वो पेशाब के साथ भी कभी कभी निकल जाए तो उसको शायद वदी है। चलो आशा तो अच्छा, अल्लाह तन को दुल वुदू, अल्लाह तन को दुल वुदू, दस चीज़ें दस, चला ये चैप्टर पढ़ी, वो चैप्टर खत्म हो गया, जिस दस चीज़ें वजू को नहीं तोड़ती है, जहूर जहूर दन खून का जाहिर होना, लम यसिन अगर बहा नहीं है, नौ चैप्टर है फसल। हाँ, بندہ بھول گیا دس چیزیں ذکر ظہور الامین خون کا ظاہر ہونا لم یقل بہا نہیں ہے عن محلہ اس جگہ سے ایسے خون کا ظاہر ہونا جو اپنی جگہ سے نہ بہا ہو عن محلی اپنی جگہ سے نہ بہا ہو وہ سقوط لحمی من سقوط یعنی گرنا لحم یعنی گوشت کا ٹکڑا گرنا من غیر سیلان دم لیکن خون بہا نہیں ہے صرف گوشت کا ٹکڑا نکل کے گر گیا تو وضو نہیں گیا کل عرق المدنی الذی یقال له رتہ بلا خون بہے گوشت کا ٹکڑا گر جانا جیسے عرق مدنی عرق مدنی جس کو رشتہ کہتے ہیں یہ کوئی بیماری ہے مدینہ میں تھی پہلے روس کا آئی ڈنٹ رائٹ دیٹ وخروج دودتی اوکے وخروج دودتی دودتی یعنی وام کیرا من خروج من جرح جرح جرح کا معنی ہے زخم زخم سے اگر کوئی کیرا نکلا و کان سے نکلا و انف ناک سے نکلا تو بھی وضو نہیں ٹوٹے گا و مس ذکرین اور اپنی شرمگاہ کو چھونا وضو نہیں ٹوٹے گا و مس امراۃن یا عورت کو چھونا اسے بھی نہیں ٹوٹے گا وقیع لا یملأ الفم وقیع لا یم اور یہاں نیچے لکھا ہے کہ محرم ہو یا نامحرم کسی بھی صرف چھونے سے وضو نہیں ٹوٹے گا یہ احناف کا قول ہے وقیع لا یملأ الفم اور اگر الٹی ہوئی یعنی قے ہوئی اور منہ بھر کے نہیں ہے لا یملأ ملا یملأ یعنی بھرنا تو منہ اور پم منہ نہیں بھرا ہوا ہے تو وضو نہیں گیا وقیع بلغم اور بلغم قے میں نکلا صرف بلغم ولو کثیرا چاہے جی کتنا بھی بلغم یعنی وہ میوکس اپنے ہوں گے میوکس کلیم بیمار ہوئے تھے وہ جگہ ہی نکلے بھر نیٹ نکلا نا ناک پار ہی نکلے وہ جگہ پتہ گڑا مجھے گروڈ صاف کرتے نکلا ہاں بلغم جو میوکس نہیں نہیں ٹوٹے گا اگر الٹی کی جیسے قے کی حالت میں تھوڑا نہیں بہت زیادہ نکلا ہے پھر بھی نہیں ٹوٹے گا ولو کثیرا بہت زیادہ بھی ہو چاہے بہت زیادہ ہو وہ تمایل نائمین احتمل زوال احتمل زوال مقعدت تمایل یعنی جھومنا نائمین احتمل اس پہ کچھ لکھا ہے سر سونے والا اتنا ہلنے لگا کہ اس کی مقعد زائد ہونے کا احتمال ہے وہ اتنا ہلنے لگا کہ ابھی تھوڑا اور زیادہ ہل جائے گا تو وہ اس کی چوری زمین سے مقعد اٹھ جائے گی اتنا ہلنے لگا تو وضو نہیں جائے گا لیکن وہ تو اس میں تو اٹھ ہی جاتی ہے زمین سے اتنا آدمی گرتا ہے یا ایسی حالت میں ہو جاتا ہے کہ اٹھ ہی جاتا ہے یہاں اٹھنے کا احتمال ہے کہ ابھی جو اتنا ہل رہا ہے اور تھوڑا زیادہ ہلے گا تو سوری نسخی اٹھ جائے گی تو وضو نہیں ٹوٹے گا کیونکہ وہ احتمال والی بات ہے شک والی بات ہے نوم متمک کی نہیں زمین پر ٹکا ہوا اور اگر ولو مستنیدن الى شيء لو ازیل سقط على ظاہر فیہ بہت لمبا ہے اور زمین پر مقعد کو ٹھہرا کر سونا یعنی دونوں سورین آپ زمین پر ٹھہرائے ہوئے ہیں اور یعنی بیٹھنے کی حالت میں سوئے ہوئے ہیں چاہے کسی چیز پر ٹیک لگا کر اس طرح سویا ہو کہ اگر اس کو ہٹا دیا جائے تو آدمی گر جائے گا تو بھی وضو نہیں ٹوٹا یہ میں نے نیا دیکھا دونوں مسئلوں میں ظاہر مذہبی یہی ہے یعنی اختلاف بھی ہے کہ کوئی کہتا ہے کہ ٹوٹ جاتا ہے لیکن ظاہر مذہبی ہے لیکن ہم مکتب میں پڑھتے ہیں تو اس میں کہتے ہیں کہ ٹوٹ جاتا ہے ایسے اگر ہم ایسے سوچا ہے टूट जाएगा अगर वो डेथ हटा ली जाए हमसे। यहाँ कह रहे हैं कि जाहिर मज़हब ये है कि नहीं टूटेगा, लेकिन इख्तलाफ है इसमें। तलबा के लिए बहुत इम्पोर्टेंट है ऐसे मसले। थोड़ा इधर घूम जा रहा है उसको। और नमाजी का सोना चाहे रुकू या सजदे की हालत में सुन्नत के मुआफिक हो, यानी आप सजदा रुकू सुन्नत के मुआफिक कर रहे हैं और फिर सो गए तो नहीं टूटेगा। सुन्नत के मुआफिक यानी सजदे में, देखो सजदे एक औरत जैसे करते हैं वो सुन्नत के मुआफिक नहीं है हम मर्दों के लिए, तो शायद उसमें टूट जाता होगा, इसलिए ऐसा कह रहे हैं। नमाजी रुकू सजदे क़याम और तशहुद की हालत में सुन्नत के मुआफिक सो रहा है तो वो अभी ज़मीन पर नहीं गिरा है, जिसका मतलब ये है कि आज़ा भी ढीले नहीं हुए तो उसके लिए वो तो नहीं टूटेगा सुन्नत के मुआफिक। लेकिन कोई आदमी सजदा ऐसे बहुत छोटा करके ऐसे सो रहा है तो शायद उसमें वो सुन्नत नहीं है, तो इसलिए शायद सोने की वजह से जिहती सुन्नति। तो यहाँ वनऊ मुसलिम नमाजी का सोना वलव रौकियान चाहे अगरचे वो रुकू में सजदे में हो आला जिहत सुन्नति सुन्नत तरीके पर वल्लाहुल मुवफ़िक हो, इसका क्या मतलब है वल्लाहुल मुवफ़िक हो अल्लाह तौफीक सुभान अल्लाह। दूर कर ले जाऊ क्या अरे वह चला अच्छा पची जो आई मोड़ न कटा क्योंकि एम बी ईसा पची मोड़ ब्रेन चाल तो नहीं हमारा हुआ ना खुदूरी आपते ईशा अगर तमें ना आवा तो चालू कर देखो कहीं मानो नहीं के बाद अगर शर्त लगाई है अगर हेलो काले पूछे फाइल फाइल की तारीफ पूछना तो and I got something there hey what's going on there in what smart jamai this is small to be in this jamai they call me confused you really best in this stuff bro nice labelo That's so you're telling me this best thing is what? Yeah, bro. Best thing is for African people. Bro, I feel so weird when I put Vaseline. No, really. Labelo, yeah, I know you have to use it all the time. You know why? Because lips is such a part of our body. Get dry. Whether you put it or not put, it will get dry. You see, you know what Vaseline does? It improves your skin. So now that is why you don't have to use it too much. Why? Because it improves, meaning nothing can effect your, but it's not helping your lips, it's just protecting from outside them. Labelo help? But labelo, it actually softens your skin and makes it look after. You understood? So you want to eat it? You understood? No. And make your skin better. You want to try it? أعوذ بالله من الشيطان الرجيم مريها I want reminder. Come. Hey, we have time, not. My English is getting bad, bro. What? Because of Hamza, he's making me talk his English. Just quick, quick, quick. Hey, Irfan. Ya Irfanu. Hi, I am. See, I call it 10 times, Irfan, you don't want to. Hi, I am, you listen. Come. You see cow people? Cow you see? You see the private part of cow, where is shit coming out? No. So that's why you can't understand. You see, private part of cow is look like this. Understand? Now, when animal is trying to shit, but it can't, it's hard, understand? So it's gonna force, understand? We also sometimes, it's very hard, maybe you eat dry, day before. So now it's not coming out. So now, you see this private part? Now you're gonna force. So your private part, the where the shit is coming out, is gonna open. It's gonna open like this. Then this part here, see this part here? It's inside the body. But when it's forcing, it's gonna come out and you can see. So that part, so see this part, that when it come out, because it's trying to take out his ass, yes, up. So when it's trying to take out this part, you can see. So this part is called Khan. In English, it's called, I don't know. And it's good now. So now, in San also, sometimes we go toilet. Listen, sit. We go toilet. It's in the wudu bayan, isn't it? Wudu ka bayan. So, for example, we go toilet, we want to take out shit, we go in the toilet. But it not come out. You try hard, but not come out. Understand? But that skin came out. Because you were trying to force. So nothing came out, no pee, nothing. So wudu not supposed to break. But because that skin came out, wudu is broken. Understand? No, it depends. Okay, go for it. So that's why they ask. So animals also get that one like that, and we also get like that. Okay, so. Who eats peanut butter here? Listen, peanut butter is very sweet. Is this? No, I can't eat that. What are you eating? Show me. Peanut butter. Too expensive, I can't afford it. What is it? What's that? Small sweet there. Buy. Somebody must give me for free or 100. No problem, I'll buy. Where are you selling it? This can be 500, buy. You don't know. This is expensive stuff. Oh, this one is small stuff. You know that come like a small sweet. That's why. This one is mini. But you can't bring for your... No. This kind of chocolate I used to give people, bro. Wallah. Then now I know the... Maqad. Maqad. Where is it? We read that, no? Yes, but today's what? You missed it. Uduri, you must come up this day. You're gonna learn. You're gonna enjoy by three. How to do it? It's very nice. You guys know what? Even you don't understand. No, I don't know. Very good kitab, very hard one. No, don't make tarjuma. I'm making tarjuma. وَقَدْ مَرَّ تَعْرِيفُ پہلی قسم اس کے بیان میں ہے اس کی تعریف گزر چکی ہے گزر چکی ہے I don't write anything. No, no, you did mention. I got it right. Actually, he's teaching way is right, but we are not capable of digesting what he's saying. And this subject actually is very high level. Whether you explain it or not, very high level. In our class, how many people understand? Very few people understand. Now, one of the subjects. Not that everyone understood. I don't think because you understood, everyone understood. Yes, one has tried his best to make it. And that was Asana. This is not Asana. This is coming with Wajah, Delhi. Why is like that? Why? Manana was just saying why. When this you see Harbhajar, this happens. There's easy stuff. Understand? If you go university also, professor, don't worry about whether you understand, you come, you not come. You see, he's getting all the problems, talking, writing, writing. At the end of the day, he goes. So it's not, we need to be capable, we need to prepare ourselves to understand what is happening. We can't let that guy know. We have to be ready for the day. Waalaikum assalam wa rahmatullahi wa barakatuh. How are you? Ji, alhamdulillah. Until where? Why you come by me? I don't understand. No. I'm very good person. I just asked you until where. Because I not do takrar, so I don't know where. Hey, don't a lot. Not too much. Yeah, I don't know because I not do takrar yet, so I don't know where. Istila kanal. No. Jumla al zur'an. ومن باع صبرة الطعام أقل من كل هي زرعان جملة الزرعان جملة الزرعان I want to give put it back before. تو چاہیے کہ فل انت تو چاہیے کہ ذکر کریں ہم اس کے احکام کو دو بابوں اور ایک خاتمہ پر الباب الاول پہلا باب اس معرب کے بیان اس میں معرب کے بیان اس میں ایک مقدمہ تین مقاصد اور ایک خاتمہ ہے اما المقدمہ تو ففیہ الاصول بہرحال مقدمہ تو اس میں چند یعنی چار فصلیں ہیں چار فصل اور چند فصل چند ہے یعنی یہ پہلی فصل ہے اس میں معرب کی تعریف کے بیان وہ یعنی معرب وہ ہر ایسا اسم ہے جو اپنے علاوہ کے ساتھ مرکب ہو اپنے علاوہ کے ساتھ مرکب ہو اور مبنی اصل سے مشابہت نہ رکھتا ہو اور ہر ایسا اسم جو اپنے علاوہ یعنی کسی اور کے ساتھ مرکب ہو اور مبنی اصل سے مشابہت نہ رکھتا ہو وہ کہہ رہے ہیں کہ مبنی اصل سے مشابہت نہ رکھتا ہو یعنی جو جڑا وہ جو اسم ہے جو اسم اس میں معرب ہے اگر کہ وہ اسم ہے لیکن وہ مبنی اصل سے مشابہت رکھ رہا ہے تو پھر وہ معرب نہیں ہوگا وہ کون سے ہیں مراد یعنی آنی یعنی ان کا مطلب کیا ہے مبنی اصل سے مراد کہ حرف نہ ہو وہ حرف نہ ہو امر حاضر نہ ہو فعل اور ماضی کو جیسے قوم زید میں زید جیسے قوم زید اس میں زید اسم ہے سمجھ آئی بات اور وہ مرکب بھی ہے قوم سے تو یعنی یہ زید معرب ہے تو اس جو قوم زید میں یہ زید معرب ہے نہ کہ تنہا زید لیکن اگر تم لیکن اگر تم ایسا کہو زید یا زید صرف زید ان کہا صرف زید ان کہا صرف مرکب نہیں ہے تو یہ معرب ہے मतलब फोन पर आप कैसे बुलाओगे किसी को अभी देश को बुला नहीं नहीं बुलाना नहीं यहाँ से नहीं करते यहाँ बैठा हुआ है अपने अलावा क्या और जिससे मुरक्कब है वो क्या नहीं है जिससे मुरक्कब है वो क्या नहीं है